गर्दैछौ नि कुन ठाउँमा सानो सम्झना ताजै भयो के गर्दैछौ नि कुन ठाउँमा सानो सम्झना ताजै भयो छोडेर गएको तिमीले सानो वर्ष दिन आजै भयो छोडेर गएको तिमीले सानो वर्ष दिन आजै भयो भानु छैनन् आँखा मेरा भिजेका भिजै छन् मनको कुनामा तितका याद भिजेका भिजै छन् भिजेका भिजै छन् उखाल्यो बिरुवा मायाको सानो दिल मेरो बाझै भयो छोडेर गएको तिमीले सानो वर्ष दिन आजै भयो दिन आजै हो